www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, शुक्रबार मध्यरातमा गैंडा मारेपछि चितवन निकुञ्जले शुरू गरेको खोजी अभियानमा शंकास्पद 3 जना व्यक्ति गिरफ्तार भएका छन्। गैंडा मार्नेहरूको खोजी कार्यमा निकुञ्ज प्रशासन, नेपाली सेना सहित काठमाडौँबाट आएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टीम सक्रिय रहेको छ। खोजी कार्यमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुबरले जानकारी दिनुभयो। तालिम प्राप्त कुकुर हेटोडाबाट ल्याएको उहाँले बताउनुभयो। चितवन निकुञ्जले यसअघि विक्रम सम्बत 2068 सालको चैत 20 गैंडा मर्दा पहिलो पटक खोजी कार्यका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो। अनुसन्धानलाई प्रभावकारी बनाउन निकुञ्जले नै कुकुर पाल्ने योजना समेत शुरू गरेको छ। हामीले शंकास्पद 3 जनालाई समातेका छौं, अनुसन्धान गर्दैछौ, कुबरले भन्नुभयो। तस्करहरूले शुक्रबार मध्यरातमा गोली हानेर अन्दाजी 25 वर्षको एउटा भाले गैंडा मारेको थियो। निकुञ्ज प्रशासन र त्यहाँ तैनाथ सेनाको टोलीले खोजीको क्रममा शनिबार बिहान निकुञ्ज सिमाना भन्दा बाहिर जगतपुरको प्रस्तावित मध्यवर्ती सामुदायिक वनमा मृत गैंडा भेटाएका थिए। गैंडाको खाग काटेर तस्करहरूले लगेका थिए। हामी खाग र गैंडा मार्नेहरू सबैलाई समाउने अभियानमा छौं, प्रमुख संरक्षण अधिकृत कुबरले भन्नुभयो। यसका साथै थप घटना हुन नदिन पनि निकुञ्ज र सुरक्षा प्रशासन थप सक्रिय बनेको उहाँले बताउनुभयो। गैंडा विचरण गर्ने निकुञ्ज बाहिरको क्षेत्रमा सुरक्षा सतर्कता बढ़ाएको उहाँले जानकारी दिनुभयो। जिल्ला वन र प्रहरीसँग समन्वय गरेका छौं, निकुञ्जभित्र र बाहिर कतै पनि थप घटना हुन नपाओस् भन्नेमा सतर्क बनेका छौं, कुबरले भन्नुभयो। निकुञ्जमा तैनात सेनाको गण र गुल्मा परिवर्तन भए लगतै चोरी शिकारीहरू सक्रिय बनेका हुन्। त्यस्तै मध्यवर्ती क्षेत्रमा संरक्षणको अभियान सञ्चालन गर्ने मध्यवर्ती उपभोक्ता समितिको पदावधि पनि सकिएको अवस्था छ। यी सबै कुरा ख्याल राखेर तस्करहरूले गैंडा मार्न थालेको देखिएको छ। त्यसैले निकुञ्ज प्रशासन र स्थानीयको चनाखो र सतर्क हुनुपर्ने संरक्षण कर्मीहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दामा दोषी ठहर गर्दै 2 जना तिब्बती नागरिक सहित 4 जनालाई कैद सजाय दिएको छ। उनीहरू दोस्रो पटक कैद सजाय तोकेका व्यक्तिहरू हुन्। निकुञ्जका प्रवक्ता टेकराम पौडेलले दिएको जानकारी अनुसार तिब्बती नागरिक काठमाडौँ बौद्ध बस्ने तान्जिङ निमा लामालाई 13 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना तोकेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुबरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। विक्रम सम्बत 2068 त्रिवेणी क्षेत्रमा गैंडा मारेर काग बिक्री गरेको आरोपमा पक्राउ परेका उनीसहित तिब्बतकै हिसी लामा, प्युठानका महेश केसी, नवलप्रासीका कुमराज थापालाई निकुञ्जले सजाय तोकेको हो। हिसी लामालाई 12 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना तोकेको, केसीलाई 12 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवाना तथा थापालाई 10 वर्ष कैद र 80,000 रूपियाँ जरिवाना तोकेको निकुञ्जले जनाएको छ। काग बिक्री गरेको अभियोग प्रमाणित भए 1,00,000 जरिवाना र 15 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। नेकपा एमाले जिल्ला कमिटी चितवनको सचिवालयको 11 बैठक आइतबार बसेको छ। कमिटिका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षता एवं केन्द्रीय सदस्य झिल्लो प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा जिल्ला कार्यालय भरतपुरमा बैठक बसेको हो। बैठकले चितवन क्षेत्र नम्बर 4 उपनिर्वाचनका बारेमा व्यापक छलफल गरी कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै आगामी जेठ 3 कविलासको दासढुङ्गा र 5 गुञ्जनगर 8 गाजीपुरमा 2100 मदन आश्रित स्मृति दिवस मनाउने निर्णय भएको छ। दासढुङ्गाको कार्यक्रम पार्टी महासचिव ईश्वर पोखरेल र गाजीपुरको कार्यक्रम पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने जिल्ला प्रचार विभाग प्रमुख अरूण पीड़ित भण्डारीले जानकारी दिनुभयो। बैठकमा मध्यवर्ती क्षेत्रको निर्वाचनको बारेमा पनि छलफल भएको थियो। सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले सहकारी संस्थाको अनुगमनलाई निरन्तरता दिँदै आएको छ। सहकारी संस्थाको सुधार गर्नका लागि चारवटा कर्मचारी अनुगमनको लागि खटाएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरले जनाएको छ। अनुगमनका लागि कार्यालयले चारवटा क्षेत्र छुट्याएको छ, जसमा पूर्वी चितवनका पिठुवा, चैनपुर, कुमरुज, शक्तिखोर, सिद्धी, कठार, जुटपानी, काउले गाविसमा सहकारी निरीक्षक राजेन्द्र प्रसाद ढकाल, रत्नगर नगरपालिका, बछौली, कोराग, पदमपुर, लोथर, भण्डारा, वीरेन्द्रनगर, खैरहनी र पिप्ले गाविसमा सहकारी निरीक्षक मिस्टर बाबु घिमिरे, भरतपुर नगरपालिका, गीतानगर, शिवनगर, फुलवारी, पटियानी, दारेचोक, चण्डी भन्ज्याङ, दाहाखानी, पार्वतीपुर र कविलास गाविसमा रामबाबु पौडेल र मेगौली, दिव्यनगर, शुक्रनगर, गुञ्जनगर, मंगलपुर, शारदनगर, जगतपुर, कल्याणपुर, अयोध्यापुरी, बगोडा र गर्दी गाविसमा सहकारी सहायक निरीक्षक हरिप्रसाद तिमल सिन्हालाई खटाइएको छ। उनीहरूले प्रत्येक हप्ता तीनवटा सहकारीको अनुगमन गरी प्रतिवेदन बुझाउनु पर्ने सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख केशव बहादुर थापाले जानकारी दिनुभयो। राम्रोसँग चल्न नसकेका 22 सहकारी संस्थाहरूलाई सहकारी शिक्षण तथा डिभिजन कार्यालयले खारिज गर्नका लागि 35 दिने सूचना समेत जारी गरेको छ। नेपाल कुमाल समाज सुधार समितिको बैठक आइतबार भरतपुरमा बसेको छ। बैठकले कुमाल भाषा धर्म संस्कृति जगेर्ना गर्न र जनचेतना अगाडि बढ़ाउने विषयलाई प्राथमिकता दिएको छ। कुमाल सुधार समितिका पूर्व अध्यक्ष जितबहादुर कुमालले कुमाल समुदाय सधैं पछाडि परेको र कुमाल समुदायलाई राज्यले विशेष प्राथमिकतामा दिएर हेर्नुपर्ने तथा आगामी संविधानमा कुमाल समुदायको हक हित सुनिश्चित गर्नुपर्ने बैठकमा धारणा राख्नुभयो। यसै गरी हिमबहादुर कुमाल, भीमसेन कुमाल, लोकेन्द्र कुमाल, शारदा कुमार लगायतले आफ्ना भनाइराखेका थिए। नेपाल कुमाल समाज सुधार केन्द्रीय समितिका कुलबहादुर कुमालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष नरेन्द्रमान मुखिया कुमालले गरेका थिए। नेपाल टेलिकम चितवनले माडीको बाँदर झुला क्षेत्रमा हिजोदेखि आफ्नो सेवा विस्तार गरेको छ। विद्युत सुविधा नभएको सो क्षेत्रमा लगभग 12,00,000 लागतमा 140 वाट क्षमताको 40 सोलर प्यानल राखी सेवा विस्तार गरेको हो। स्थानीयले नेपाल टेलिकमको सेवा सो क्षेत्रमा विस्तार गर्न माग गरेपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माको विशेष पहलमा जीएसएम मोबाइलको टावर राखिएको टेलिकमले जनाएको छ। टावर राखेपछि सो क्षेत्रका 1200 घरधुरी लाभान्वित हुने टेलिकमको दावी छ। टावर र सोलर स्थानीय निम्न माध्यमिक विद्यालय बाँदर झुलाको छतमा राखिएको छ। टेलिकमले सेवा विस्तार गरेसँगै सो क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन्। आगामी 24 गते नेपाल टेलिकमको एक टोली सिम वितरण गर्न त्यसतर्फ जाने नेपाल टेलिकम भरतपुर कार्यालयका प्रवक्ता चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो। विवाह दाइजो प्रथा र समाजमा बढ़दै गएको अनुत्पादक खर्च सम्बन्धी छलफल कार्यक्रम हिजो रत्नगरमा भएको छ। ओमन एक्टको आयोजना तथा नेट्सको संयोजकत्वमा भएको सामाजिक सुधार विधेयक कार्यक्रममा 36 प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण धन लामा र अञ्जु केसीले गरेका थिए भने नेट्सका सहसचिव जगन्नाथ महतोको संयोजकत्वमा कार्यक्रम भएको थियो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि शीर्ष नेताले गरेको चर्को आलोचनाप्रति तपाईँ के भन्नुहुन्छ? ए स्वाभाविक, बी पार्टी फुट्ने संकेत, र सी पदका लागि हानथाप। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोणा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिस काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556-63-063, मोबाइल नम्बर 99550-61-743।